त साँचेछु तिम्रै माया पाएर बाँचेछु पिपलु र बर्छ पिपलु र बर्छ त्यही नजिकै घर छ यो संसारमा साँचेछु दिन भित साँचेछु तिम्रै माया पाएर बाँचेछु पिपलु र बर्छ पिपलु र बर्छ त्यही नजिकै घर छ मेरी सानी हो एक मेरी परेशानी हो थड़कन मुठु तिम्रै भर्छ। sunshine.